पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी, खैरानी चार पर्सा, नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि, मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपराह्न 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, एमाले चितवनले चितवन क्षेत्र नम्बर 4 हुने संविधान सभा उपनिर्वाचनको आधिकारिक उम्मेद्वार पार्वती रावल नै भएको जनाएको छ। अन्य व्यक्तिलाई उम्मेद्वार बनाउने बाहिर आएका कुराहरू निराधार रहेको पार्टीले आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। पार्टी केन्द्रीय समितिले भने हिजो मुक्ति शर्माको नाम बाहिर ल्याएको थियो। पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष थपलियाले भोलि 24 कोटीबाट बाजागाजासहित निस्कने र्याली भरतपुरको विभिन्न ठाउँको परिक्रमा गरी निर्वाचन कार्यालयमा गएर उम्मेद्वारको नाम गर्ने कार्यक्रम रहेको बताउनुभयो। थपलियाले पार्टीको सचिवालय बैठकले पुनः दिलकुमारी रावल पार्वतीलाई क्षेत्र नम्बर 4 उठाउने निर्णय गरेको जानकारी गराउनुभयो। गत संविधान सभाको निर्वाचनमा नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाको उम्मेदवारी दिएकाले केही मतले पराजित हुन पुगेको थपलियाको दावी छ। प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो भारत भ्रमणबारे पार्टीका नेताहरूसँग छलफल गर्नुभएको छ। बालुवाटारमा पार्टीका पदाधिकारीसँगलाई बोलाएर प्रधानमन्त्री कोइरालाको भारत भ्रमणका विषयमा छलफल गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहका लागि पर्सि भारत जान लागेका प्रधानमन्त्री कोइरालाले आफ्नो भारत भ्रमणबारे पार्टी नेताहरूसँग छलफल गर्न पदाधिकारीको बैठक बोलाउनु भएको हो। बैठकमा कङ्ग्रेसका नेताहरू शपथ ग्रहण समारोहका लागि हुने यो भ्रमण औपचारिकताको लागि मात्र हुने भएकाले महत्त्वपूर्ण विषयमा प्रवेश नगर्न र सामान्य भेटघाट मात्र गर्न सुझाव दिएको स्रोतले जनाएको छ। साझा प्रकाशनकी अध्यक्ष तथा महाप्रबन्धक ममता झाले राजीनामा दिनुभएको छ। रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गरेर झाले आफ्नो जन्मदिनको अवसर पारेर राजीनामा दिनुभएको हो। पत्रकार सम्मेलनमा झाले दयनीय अवस्थामा रहेको साझा प्रकाशनलाई आफूले निकै मेहनत गरेर सुधार गरेको दावी गर्नुभयो। उहाँले आफूले साझालाई बलियो बनाएपछि अरूले त्यसमा आँखा गाडेको समेत आरोप लगाउनुभयो। आफूलाई पटक पटक विभिन्न लाञ्छना लगाई उजुरी हाल्ने काम भएको भन्दै झाले 4 पटक अख्तियारले सफाई समेत दिएको बताउनुभयो। प्रहरीले नवलप्रासीको बर्दघाटबाट ट्रकसहित ठुलो परिमाणको चरेस र गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलप्रासीका प्रहरी प्रमुख विष्णुहरि गौतमका अनुसार 165 किलो चरेस र 30 किलो गाँजा बरामद भएको हो। बर्दघाटमा रोकिराखेको WB71A8839 नम्बरको ट्रकमा चेक जाँचको क्रममा उक्त परिणामको लागु औषध पक्राउ परेको हो। तर मानिस भने पक्राउ परेका छैनन्। विशेष सुराकीको आधारमा चरेस र गाँजा बरामद भएको प्रहरी प्रमुख गौतमले बताउनुभयो। पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सभामा सहभागी हुनुहुने भएको छ। शरीफले भारतको निम्तो स्वीकार गरेको बिबिसीले जनाएको छ। दुई देशबीचको सम्बन्ध राम्रो नभएका बेला यसलाई सम्बन्ध सुधारका लागि मौकाको रूपमा लिएको छ। भारत र पाकिस्तान अलग भएपछि एक देशका प्रधानमन्त्रीले अर्को देशको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा पहिलोपटक भाग लिनेछन्। र भारतमा जारी आइपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुँदैछ। केही समयपछि सुरु हुने खेलमा चेन्नईले टस जितेर फिल्डिङ रोजेको छ र बेङ्गलोर ब्याटिङमा उत्रँदैछ। आज हुने दोस्रो खेलमा प्लेअफमा छनौट भइसकेको कोलकाता नाइट राइडर्स र प्लेअफमा पुग्ने सम्भावना जीवित राखेको सनराइजर्स हैदराबाद बीच बेलुका 8 बजेपछि प्रतिस्पर्धा हुनेछ। अवस्था पराण 4 बजे अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम